फरमाते हैं तमन्ना है कि अब ऐसी जगह कोई कहीं होती, अकेले बैठे रहते याद उनकी दिल नशीं होती। यही वो ज़ौक़ नबूवत है कि आप अलैहिस्सलाम ग़ारे हिरा में जाकर अकेले तन्हा इबादत किया करते थे नबूवत मिलने से पहले। फरमाया हुब्बिब इलैया इलैयल ख़ला, मुझे खलवत महबूब कर दी गई कि मुझे जाके अल्लाह ताला की इबादत ग़ारे हिरा में करता था। वो इबादत किस तरह की थी इसके बारे में अहल इल्म तफसील नहीं बताते, लेकिन वही बात है कि यह अल्लाह का ज़ौक़ होता है। और आप अलैहिस्सलाम तो तमाम नबियों के भी सरदार थे, इसलिए इस ज़ौक़ को मांगना चाहिए। अगर नहीं है, अकेले में घबराहट होती है, तो इस ज़ौक़ औलिया को मांगना चाहिए कि या अल्लाह आपके साथ अपनी खलवत का मज़ा भी हमें अता फरमा दीजिए और जलवत का मज़ा भी अता फरमा दीजिए। तो फरमाते हैं कि सितारों को ये हसरत है कि वो होते मेरे आंसू, तमन्ना कह कशां को है कि मेरी आस्ती होती, और नहीं करते हैं वादा दीद का वो हशर से पहले, दिले बेताब की जिद है अभी होती यहीं होती। अल्लाह वाले चाहते हैं, हर आदमी अपने महबूब को देखना चाहता है, लेकिन अल्लाह ताला की ज़ात दुनिया में नज़र नहीं आ सकती, इसलिए सिर्फ तमन्ना कर सकते हैं, और इसीलिए अल्लाह वाले मरने से डरते भी नहीं। खौफ, मौत का खौफ इसलिए नहीं होता कि मरने के बाद ही अल्लाह ताला का दीदार हो सके। अल्लाह ताला की ज़ियारत, अल्लाह ताला का दीदार मरने से पहले हो नहीं सकता, इसलिए अल्लाह वाले जो हैं वो बाद दफ़ा मौत की तमन्ना भी करते हैं, बाद दफ़ा मौत की तमन्ना भी करते हैं, लेकिन उससे भी जो ऊंचे दर्जे के औलिया अल्लाह होते हैं वो राज़ी बरिज़ा रहते हैं। जब तक ज़िंदा रखें दुनिया में खूब अल्लाह के बंदों को अल्लाह ताला से मिलाते रहें, और जब जाना हो तो अल्लाह ताला की मर्ज़ी से जाने के लिए फ़ौरन तैयार होते हैं, इसमें परेशान नहीं होते। तबीयत खौफ अलग चीज़ है, तबीयत खौफ किसी भी चीज़ का किसी अल्लाह वाले को क्या नबी को भी हो सकता है। वो जब अजदहा बन गया, असा जब सांप बन गया, अजदहा बड़ा सांप बन गया, तो हज़रत मूसा अलैहिस्सलाम भी डर गए, खुद ही डर गए, अपने ही लाठी से डर गए। पता चला कि नबी बशर होता है और बशरियत में जो है ये चीज़ें नकायस नहीं हैं, वो आदमी डर सकता है। तो इसलिए अगर किसी को तबीयत गम है कि कहीं मौत ना आ जाए, तो ये भी ख़िलाफ़ है, यानी ख़िलाफ़ ताल्लुक में अल्लाह नहीं है, क्योंकि इंसान की फितरत है वो हर नई जगह जाने से घबराता है। अगर ये यहाँ रहते रहते आदी हो गया, हालांकि यहाँ रोज़ाना कोई ना कोई आए दिन नई मुश्किल आती रहती, पैसे वाला जितना भी है हर आदमी जो है वो परेशान है। बहरहाल लिहाजा होना तो ये चाहिए कि दूसरी ज़िंदगी में जाने के लिए खुश रहे, लेकिन तबीयत इंसानी फितरत यह है कि वो चाहता है कि पुराने लोगों में रहे और यहीं रहे, इसलिए इसके ख़िलाफ़ होना कोई आयब की बात नहीं, लेकिन दिल से चाहे। क्योंकि हदीस शरीफ में ऐसा है कि जो अल्लाह ताला से मुलाकात चाहता है, अल्लाह ताला भी उसकी मुलाकात को महबूब रखते हैं, अल्लाह ताला भी उसकी मुलाकात को महबूब रखते हैं। तो फरमाया कि अहलुल्लाह से बदगुमानी करने वालों सुन लो, ख्वाजा साहब क्या फरमाते हैं, इससे पता चलता है कि अल्लाह वालों की ज़िंदगी किस तरह गुजरती है। फरमाते हैं, पता चलता कि गम में ज़िंदगी क्यों कर गुजरती है, तेरे कालिब में कुछ दिन को मेरी जानें हज़ी होती। तेरे कालिब में, तेरे जिस्म में अगर मेरी जान होती, पता चलता कि हम क्यों तड़पते रहते हैं। किसी अल्लाह वाले की जान तुम्हारे जिस्म में डाल दी जाए, तब पता चलेगा कि वो कितनी तलवारें खाते हैं, हर गुनाह से बचते हैं, अल्लाह के लिए हर वक्त गम उठाते हैं। यही वजह है कि वो शहीदों के साथ उठाए जाएंगे, जो निगाहों की हिफाज़त करते हैं, बुरे बुरे गंदे तकाज़ों का खून करते हैं, बुरी ख्वाहिश पर अल्लाह ताला का हुक्म, अल्लाह ताला के हुक्म का खंजर चलाते हैं, वो क़यामत के दिन शहीदों में उठाए जाएंगे। काफिर से लड़कर गर्दन पर जो तलवार चलती है, उस खून को दुनिया देखती है, लेकिन जो अंदर ही अंदर तकवा के लिए अपनी बुरी ख्वाहिशात का खून कर रहे हैं, उस खून को सिर्फ़ अल्लाह ताला ही देखता है। देख लो, तफसीर बयानुल क़ुरान में है کہ سالکین اور جہاد اکبر یعنی نفس کا مقابلہ کر کے جو لوگ گناہ چھوڑتے ہیں اللہ تعالیٰ ان کو شہیدوں کے ساتھ اٹھائے گا۔ شرح صدر یعنی سینہ کھلنے کی دوسری علامت یہ ہے کہ الانابت الى دار الخلود ہندو سادھو بھی التجافی عن دار الغرور پر عمل کر لیتا ہے مگر آخرت کی طرف وہ متوجہ نہیں ہوتا، اس لیے دوسری شرط لگا دی کہ الانابت الى دار الخلود اس کو ہر وقت آخرت کی یاد رہتی ہے، اس کو ہر وقت آخرت کی یاد رہتی ہے۔ اگر مچھلی پانی سے نکالی جائے تو اسے ہر وقت پانی ہی یاد رہتا ہے، ایسے ہی انہیں بھی ہر وقت آخرت کی یاد رہتی ہے۔ ہر کام میں یہ یاد رہتا ہے کہ ہم کسی کو جواب دے ہیں، ہم مستقل بالذات نہیں ہیں بلکہ ہم اللہ تعالیٰ کے بندے ہیں۔ فوراً آدمی کہتا ہے بھائی یہ تو ہم پوچھ کے بتائیں گے، یہ کام کس سے پوچھیں گے؟ اللہ تعالیٰ سے پوچھیں گے، جائے اللہ تعالیٰ سے ہم کلامی تو نہیں رکھتے، اللہ تعالیٰ کے خاص بندے اور نبیوں کے وارث سے، اہل علم سے پوچھ کر ہم بتائیں گے۔ اہل علم کا بتانا گویا کہ اللہ تعالیٰ کی رضا کا بتانا ہے اور معلوم کرنا ہے، اس لیے ہر وقت سے کہ آخرت غالب ہے نا، یہ ہر وقت یہ نہیں کہ موت کے لیے ہر وقت جو ہے وہ موت کا دھیان ہر وقت موجود رہے، فکر آخرت اس کو کہتے ہیں کہ جو کام بھی ہو اس میں اس کو آخرت یاد رہے۔ گالی اور گولی دینے سے پہلے سوچ لے کہ مجھے عقل اللہ تعالیٰ کو جواب دینا ہے، ایسے تمام حرکات کرنے سے پہلے جب آدمی سوچتا ہے بس یہی فکر آخرت غالب ہے۔ اور شرح صدر کی آخری علامت یہ ہے والاستعداد للموت قبل نزوله، موت کے آنے سے پہلے قضا نماز قضا روزے ادا کر لیتے ہیں، زکوٰۃ کا بقایا دے دیتے ہیں، اپنی فائل درست رکھنے کی کوشش کرتے ہیں موت سے پہلے، یہ سب کام آدمی کر لے ورنہ آج وقت ضائع ہو رہا ہے اور جو مسئلہ بعضوں کو معلوم نہیں ہوتا کہ اس وقت میں یہ نماز پڑھیں نہ پڑھیں، بھائی قضا نماز جو ہے وہ ہر وقت میں پڑھ سکتے ہیں سوائے زوال کے وقت کے، اور مغرب غروب اور طلوع کے علاوہ ہر وقت میں پڑھ سکتے ہیں، چاہے جو ہے وہ ظہر کے وقت میں عصر کی نماز پڑھے یا فجر کے وقت میں عشاء کی نماز پڑھے، ایک دن میں کم از کم ایک دن کی، اور پڑھنے والے تین تین چار چار پانچ پانچ دن کی بھی پڑھتے ہیں تاکہ یہ جو قضا ہمارے ذمے ہے یہ ادا ہو جائے۔ جس کو فکر لگ گئی پھر وہ اس طرح تیزی سے اس کو ادا کرتا ہے، اور بقول حضرت مفتی تقی عثمانی صاحب نے اس بات کو لکھا ہے کہ سوائے ضروری کام کے اور وقت کو جو ہے وہ اس قرضے کی ادائیگی میں لگائے۔ اسی طرح زکوٰۃ نہیں دیا، اب بعد میں معلوم ہو اتنے عرصے کی زکوٰۃ نہیں دی، اہل علم سے معلوم کرے کہ اس وقت کے ریٹ کے مطابق دینا ہے یا اس وقت کے ریٹ کے مطابق دینا، اب وہ جو بتائیں، اور اس کے بعد پھر ایک ضروری نہیں کہ ایک ہی ساتھ گھر بیچ کے پورا دے دے، جائے گا کہاں پھر کرائے کے گھر میں، یہ شریعت نہیں کہہ رہی، تھوڑا تھوڑا کر کے دیتا رہے، ہر مہینے دو دو ہزار چار چار ہزار جتنی استعداد ہے اتنی دیتا رہے، یہ آدمی فکر آخرت کرنے والا ہے۔ آج جو ہے اس سے بے فکری ہے، اس کو اسی لیے کہتے ہیں کہ یہ بے فکری ہے، اور یہ موت کی یاد نہیں ہے، یہ مقصد یہی ہے کہ موت کی یاد اس کو کہتے ہیں کہ آدمی کا ہر قدم آخرت کی طرف دیکھ کر چلنے والا ہو، پھونک پھونک کا قدم رکھنے والا ہو۔ ڈاکٹر عبداللہی صاحب رحم اللہ تعالیٰ فرماتے تھے قدم سوئے مرقد نظر سوئے دنیا، کہاں جا رہا ہے کدھر دیکھتا ہے، قدم کدھر ہے ہمارا آخرت کی طرف، نظر کدھر ہے دنیا کی طرف، بس دنیا کا فائدہ ہو جائے، بتائیے جانا تو یقینی آخرت میں، فائدہ ہم دنیا کا چاہ رہے ہیں تو فائدہ یہیں رہ جائے گا، نقصان وہاں چلا جائے گا۔ عقل مند وہ ہے، اس لیے فرمایا الکیس من دان نفسہ، عقل مند وہ ہے، کیس عقل مند دانا وہ ہے، من دان نفسہ جو اپنے نفس کو مغلوب کرے، خود غالب رہے، اپنے نفس کو مغلوب کرے اور خود غالب رہے۔ اور آج خالد صاحب نے ثانوی سے کہا تھا حضرت میرے پاس غالب کا کلام ہے، میرے پاس غالب کا کلام ہے، آپ اگر دیکھنا چاہیں غالب کا شاعری ہے، فرمایا یہاں تو مغلوبوں کا کلام دیکھنے سے فرصت نہیں ہے، غالب کا کلام کہاں سے دیکھیں۔ پھر کسی نے کہا کہ حضرت وہ فلاں مجذوب جو ہیں وہ گھومتے رہتے ہیں، اور انہوں نے ان کی وہ مجھے لگتا ہے کہ آپ کے حفاظت پر معمور ہیں، کیونکہ بہت سے لوگ اللہ والوں کے جانی دشمن بھی ہوتے ہیں، تو دو مجذوب آپ کے خانقاہ کے ادھر ادھر نظر آتے ہیں، آپ ان سے ملتے کیوں نہیں؟ فرمایا جس کی نظر جاذب پر ہو وہ مجذوب سے کیا ملے، جس کی نظر ڈائریکٹ جاذب پر ہو، مجذوب تو اس کے چپراسی ہوتے ہیں، وہ مجذوب سے کیا ملے. تو پھر غالب ہو جائے اللہ تعالیٰ کی محبت, غالب ہو جائے نفس, مغلوب ہو جائے. اس کی دلیل یہ ہوتی ہے کہ نفس مغلوب ہو جائے. فرمایا الکیس من دان نفسہ, عقل مند وہ ہے کہ اس پر نفس کو مغلوب کرے. وعاملہ, اس کی دلیل کیا ہوگی, وہ عمل اختیار کرے. وعاملہ لما بعد الموت, جو کہ مرنے کے بعد کام آنے والے, جو یہ کرتا ہے وہ عقل مند ہے. جو اس کے خلاف کر رہا ہے, کتنی ساری ڈگریاں رکھنے کے باوجود بھی بے عقل ہے, بالکل بے عقل ہے, کیونکہ حقیقت سے دور ہے اور افسانے اور خواب کے چکر میں پڑا ہوا ہے. اللہ تعالی ہمیں فکر آخرت نصیب فرمائے. الحمدللہ رب العالمین, والعاقبۃ للمتقین, والصلاۃ والسلام علی رسولہ الکریم. یا اللہ ہمارے گناہوں کو معاف فرما دیجئے, ہم نادم ہیں یا اللہ, باغی نہیں ہیں. ہم سب کو اللہ والی حیات نصیب فرما دیجئے, نفس کو مغلوب کرنے والا بنا دیجئے, آپ اپنی محبت کو غالب فرما دیجئے, ہمارے بچوں کو ہمارے آنکھوں کی ٹھنڈک بنا دیجئے, نمازی پرہیزگار اللہ والا بنا دیجئے. یا اللہ جن کے کاروبار میں پریشانیاں ہیں, بہترین کاروبار عطا فرما دیجئے. یا اللہ بے روزگاروں کو حلال روزگار عطا فرما دیجئے, بیماروں کو شفاء کامل نصیب فرما دیجئے. یا اللہ سب سے بڑی حاجت ہماری یہ, ہمیں ہدایت, استقامت اور اپنی اعلیٰ درجے کی ولایت عطا فرما دیجئے. کراچی اور پورے پاکستان کو یا اللہ امن کا گہوارہ بنا دیجئے. یا اللہ پاکستان میں اسلامی نفاذ فرما دیجئے, ساری دنیا میں اسلام کا بول بالا فرما دیجئے. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين. آمين برحمته.